बिस्मिल्लाहिर्रहमानिर्रहीम। रंगो नूर शुमारा 597। एक रुपए की ताकत। अल्लाह ताला ईमान वालों का मददगार है, उनका वो यार है। अल्लाहु वलीयुल लदीना आमनु। सबसे कम चंदा। रमज़ानुल मुबारक में मुसलमान सखी हो जाते हैं, होना भी चाहिए। हर मुसलमान को हमेशा सखी होना चाहिए, क्योंकि आसमानों से ज़मीन पर जो रहमतें, दुआएं और बरकतें उतरती हैं, उनका ज़्यादा हिस्सा सखी मुसलमानों को मिलता है। सखी अल्लाह ताला के करीब होता है, जन्नत के करीब होता है। अल्लाह ताला हम सब को सखी बनाए। रमज़ानुल मुबारक में ज़्यादा सखावती हज़रत आका मदनी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। आप सल्लल्लाहु अलैहि वसल्लम हमेशा सखी थे, मगर रमज़ानुल मुबारक में बहुत ज़्यादा सखी। इसी सुन्नत की पैरवी में अल्हम्दुलिल्लाह मुसलमान भी रमज़ानुल मुबारक में ज़्यादा सखी हो जाते हैं। हर जगह दस्तरखान सजते हैं, ज़कात तकसीम होती है, ग़िज़ाई मवाद के पैकेट बढ़ते हैं और दीन के कामों पर खूब खर्चे होते हैं। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। हर इंसान को अपने माल से मोहब्बत होती है, इसलिए वो चाहता है कि उसका माल ऐसी जगह लगे जहाँ अजर और आखिरत का नफ़ा ज़्यादा बने। कुरान और हदीस में गौर किया जाए तो जिहाद फ़ी सबीलिल्लाह पर माल लगाने की फजीलत सबसे ज़्यादा है। जिहाद में माल लगाने से एक तो अपना फ़र्ज़ भी अदा होता है, क्योंकि जान और माल से जिहाद करना मुसलमानों पर फ़र्ज़ है, और फिर जिहाद पर माल लगाना बहुत बड़ा सदक़ा जारिया भी है। और जिहाद पर माल लगाना काबा शरीफ की खिदमत पर माल लगाने से भी अफजल है। आप जानते हैं कि काबा शरीफ और हरम शरीफ में एक रुपया खर्च करने का अजर 1 लाख के बराबर है, जबकि जिहाद में खर्च करना इससे भी अफजल है। अब होना तो ये चाहिए था कि मुसलमान अपना माल ज़्यादा से ज़्यादा जिहाद फ़ी सबीलिल्लाह पर लगाते, मगर आजकल ऐसा नहीं होता। अगर रमज़ानुल मुबारक में होने वाले चंदों को देखा जाए तो सबसे कम चंदा जिहाद फ़ी सबीलिल्लाह के लिए होता है। आखिर इसकी वजह क्या है? वजूहात कई हैं। नंबर एक, जिहाद फ़ी सबीलिल्लाह के हकीकी फ़ज़ाइल अक्सर मुसलमानों को मालूम नहीं है। मुसलमानों में इस मौजू पर बयानात बहुत कम हो गए हैं, इसलिए मुसलमान जिहाद पर खर्च नहीं करते। वरना आप माजी के वाक़यात पढ़ लें, जब मुसलमानों में जिहाद के तज़करे आम थे तो हर शख्स बढ़ चढ़ कर जिहाद में माल लगाता था। किसी ने कोई नज़र माननी होती तो जिहाद पर खर्च करने की मानता, कोई वसीयत करता तो पहला खर्चा जिहाद फ़ी सबीलिल्लाह का बताता। मालदारों ने माहाना और सालाना बुनियादों पर जिहाद और मुजाहिदीन के खर्चे अपने जिम्मा ले रखे थे। मुसलमान औरतें जिहाद में मर्दों से ज़्यादा माल लगाती थीं, क्योंकि वो खुद जिहाद में शरीक ना हो सकने की अपनी कमी पूरा करने की फ़िक्र में रहती थीं। अब मसाजिद और मनाबिर पर जिहाद के तज़करे बहुत कम रह गए तो खर्च करने वाले भी कम हो गए। नंबर दो, हुकूमती पाबंदियाँ, आलमी साजिशें और मुनाफिकीन के पुराने हथियार। कुरान मजीद ने 3 राज समझाए हैं। पहला ये कि माल हो या ना हो, जिहाद चलता रहता है। माल की कमी से जिहाद पर फ़र्क नहीं पड़ता, और जो जिहाद थोड़े माल से किया जाए वो ज़्यादा ताकतवर और मुअस्सिर होता है। इसलिए मुजाहिदीन माल की फ़िक्र ना करें, जिहाद को जारी रखने और शरीयत के मुताबिक जिहाद करने की फ़िक्र करें, माल खुद उनके कदमों में आ जाएगा। दूसरा राज ये समझाया कि मुसलमान अगर अल्लाह ताला की रिदा और खुशनुदी चाहते हैं तो वह अपना माल ज़्यादा से ज़्यादा जिहाद में लगाएँ। अल्लाह ताला मुसलमानों से जिहाद के लिए कर्ज़ा मांगता है, फरमाता है मुझे कर्ज़ हसना दो। जिहाद में खर्च करने की इससे बड़ी फजीलत और क्या हो सकती है? साथ ये भी समझा दिया कि जो मुसलमान जिहाद में माल खर्च नहीं करते वो अपना ही नुकसान करते हैं और ख़ुद को हलाकत में डालते हैं। तीसरा राज ये समझाया कि मुनाफिकीन का ये नज़रिया है कि मुसलमानों का जिहाद पैसे और चंदे से चलता है, बस किसी तरह इनके जिहादी चंदे को बंद करा दो तो जिहाद भी ख़त्म हो जाएगा और मुसलमान भी ख़त्म हो जाएंगे। ला तुन्फिकू अला मन इंदा रसूलिल्लाह। अल्लाह ताला ने मुनाफिकीन को जवाब दिया कि मेरे पास ज़मीन और आसमान के ख़जाने हैं, पर ए मुनाफिको तुम्हें समझ नहीं है। हमारे ज़माने में भी कुफ्फार और मुनाफिकीन का ज़्यादा ज़ोर जिहादी चंदा बंद कराने पर है। चुनाचे मालदारों को खौफजदा किया जाता है और दहशत का ऐसा माहौल बनाया जाता है कि कोई मालदार मुसलमान जिहाद पर अपना माल न लगाए। खौफ और दहशत की इस फिज़ा में अक्सर मुसलमान मालदारों को अपनी लपेट में ले लिया है। वो हर साल करोड़ों रुपए दीगर कामों पर खर्च करते हैं, मगर जिहाद पर 1 रुपया भी नहीं लगाते। नंबर 3, जिहाद के ख़िलाफ़ फैलाई जाने वाली गलत फहमियाँ। ये काम कई नेक और कई बुरे लोग मिलजुल कर रहे हैं। वो जिहाद के ख़िलाफ़ मुंह भर कर बोलते हैं, जब उनको कहा जाए कि जिहाद का इनकार कुफर है तो फ़ौरन पैंतरा बदल लेते हैं और कहते हैं कि हम जिहाद के मुनकिर नहीं हैं, बल्कि फ़लाँ फ़लाँ जिहादी तहरीक को गैर शरी समझते हैं। हालांकि ये सब इनके हलक की बातें हैं। ये लोग जिहाद के दिल से मुनकिर हैं, انہوں نے کبھی ایک لمحہ بھی جہاد کرنے کی نیت نہیں کی انہوں نے کبھی ایک کلمہ خیر جہاد کے بارے میں نہیں بولا انہوں نے کبھی ایک روپیہ جہاد میں نہیں لگایا انہوں نے کبھی ایک منٹ کے لیے تلوار اٹھانے اور جان دینے کا تصور نہیں کیا یہ لوگ جہاد کے خلاف طرح طرح کے وساوس پھیلاتے ہیں اور جہاد کے معنی اور مفہوم کو مشکوک بناتے ہیں یہ لوگ امت کا مال فضول کاموں میں لگواتے ہیں مگر جہاد میں مال لگانے سے روکتے ہیں جہاد میں کم چندہ ہونے کی وجوہات اور بھی کئی ہیں جب کوئی بیماری بہت پکی ہو جائے تو اس کے اسباب کا شمار مشکل ہو جاتا ہے جہاد میں مال خرچ نہ کرنا ایک خطرناک بیماری ہے مگر یہ بیماری خواص و عوام میں پکی ہو چکی ہے چنانچہ اس کی وجوہات شمار کرنا آسان کام نہیں ہے ہم نے تین وجوہات بطور مثال عرض کر دی ہیں جبکہ ایک زیادہ اہم وجہ اور بھی ہے اہم وجہ جہادی چندہ کم ہونے کی ایک اہم وجہ جہاد کی عظمت ہے جہاد ایک عظیم الشان فریضہ ہے یہ عشق و محبت کا سب سے اونچا بازار ہے چنانچہ جہاد میں اللہ تعالیٰ ہر کسی کے مال کو قبول نہیں فرماتے قرآن مجید میں اس بارے واضح اشارہ موجود ہے کہ جہاد میں ہر کسی کا مال قبول نہیں کیا جاتا آج امت کے اکثر مالدار حلال و حرام کے فرق سے باہر نکل چکے ہیں سود اور رشوت آج کی معیشت کے دو ستون بن چکے ہیں حرام سے جو کمایا جائے وہ حرام ہی ہوتا ہے پھر جب امت کے مالدار دین کی خاطر ادنا سی قربانی دینے کے لیے بھی تیار نہیں ہیں تو ان کے اموال پر بھی مہر لگا دی گئی ہے چنانچہ ان کو جہاد میں مال لگانے کی توفیق ہی نہیں ملتی ہماری جماعت رمضان المبارک کی پوری مہم میں جتنا چندہ جمع کرتی ہے کراچی لاہور گجرانوالہ فیصل آباد اور پشاور کا ایک ایک سیٹھ اکیلا اس سے زیادہ چندہ مختلف کاموں میں دیتا ہے یعنی اگر ان سیٹھوں میں سے صرف ایک اپنا سارا چندہ جہاد میں دے دے تو یہ ہماری پورے مہینے کی مہم سے بھی دو تین گنا زیادہ ہوگا مگر یہ سیٹھ حضرات اپنا سارا پیسہ دوسرے کاموں میں لگا دیتے ہیں پہلے تو یہ خیر تھی کہ یہ پیسہ الحمدللہ مساجد مدارس اور دینی کاموں پر لگ جاتا تھا جو یقیناً بہت اچھے مصارف ہیں مگر پھر ان سیٹھوں کی بدنصیبی جاگ اٹھی اب طرح طرح کے ادارے ٹرسٹ اور چیریٹیز آ گئی ہیں جو حرام کاموں میں مسلمانوں کا پیسہ خرچ کرتی ہیں اور اپنے غلط مصارف کے لیے زکوٰۃ تک وصول کرتی ہیں کوئی علاج کوئی تعلیم اور کوئی ترقی کے نام پر مسلمانوں کو لوٹ رہا ہے اور ان کی رہی سہی نیکیوں کا بھی جنازہ نکال رہا ہے بہرحال جیسی روح ویسے فرشتے جیسا مال ویسے مصارف اب کیا بچا اب تک جو باتیں عرض ہوئیں ان کا خلاصہ ذہن میں رکھ لیں نمبر ایک جہاد میں مال خرچ کرنا بہت افضل ہے مگر آج کل جہادی چندہ سب سے کم ہوتا ہے نمبر دو اس کی کئی وجوہات ہیں کم علمی خوف اور شکوک وغیرہ جبکہ اہم وجہ یہ ہے کہ اللہ تعالیٰ ہر کسی کا مال جہاد کے لیے قبول نہیں فرماتے آج مسلمانوں کے تمام سیٹھ جہاد سے بھاگ گئے مالدار زمیندار سرمایہ دار جہاد میں مال خرچ کرنے سے ڈرنے لگے سیاستدان اور با اختیار مسلمان جہاد کے خلاف ہو گئے تو اب جہادی چندے کی جھولی میں کیا بچا جو جھولی خود حضرت آقا مدنی صلی اللہ علیہ وسلم نے مسجد نبوی سے شروع فرمائی تھی جواب یہ ہے کہ اس جھولی میں غریب مسلمانوں اور متوسط مسلمانوں کے 5 روپے 10 روپے اور 1 روپے بچ گئے مگر یہ چھوٹے نوٹ اتنے بھاری ہیں کہ ان کے خوف سے دنیا کی سپر طاقتیں کرا رہی ہیں غریب ماؤں بہنوں کے ہلکے زیورات اور یہ چھوٹے سکے اتنے طاقتور ہیں کہ ان کے خوف سے بڑی بڑی حکومتیں لرز رہی ہیں کانپ رہی ہیں روز نئے نئے اتحاد نئے نئے آلات نئے نئے اسلحے نئے نئے منصوبے مگر آخر میں ایک ہی رپورٹ کے جہاد بڑھ گیا مجاہدین بڑھ گئے دہشت گردی پھیل گئی خطرات بڑھ گئے ارے ظالموں گزشتہ 20 سال کے عرصے میں اپنی ایک فتح تو دکھاؤ نہیں دکھا سکو گے جبکہ جہاد کا دامن فتوحات سے بھرا ہوا ہے سلام ہو ان غریب مسلمانوں کو سلام ہو ان ماؤں بہنوں کو جو جہاد فی سبیل اللہ میں مال خرچ کرتے ہیں ان کو اس مال کا اصل بدلہ تو آخرت میں ملے گا انشاءاللہ مگر دنیا میں وہ اپنے اس مال کی طاقت کا خود مشاہدہ کر سکتے ہیں یہ چند روپے آج اربوں کھربوں ڈالر کے بجٹ سے ٹکرا رہے ہیں اور ان پر غالب آ رہے ہیں واہ میرے اللہ واہ کیا نکتہ سمجھا دیا قرآن مجید میں وعدہ دیا گیا کہ جہاد پر مال خرچ کرو گے تو اللہ تعالیٰ اسے اضعافا مضاعفا یعنی کئی کئی گنا بڑھا دیں گے ہم یہی سمجھتے تھے کہ یہ اضافہ آخرت کے اجر میں ہوگا یہ اضافہ مال خرچ کرنے والے کے مال میں ہوگا یہ بھی سب ٹھیک ہے مگر آج سمجھ میں آیا کہ جو روپیہ تم دو گے اللہ تعالیٰ اس کو بھی کئی کئی گنا بھاری وزنی اور مؤثر بنا دے گا ایک ایک روپے کی جھولی چندے سے ہونے والے جہاد کی شان دیکھو کہ دشمن اربوں روپے خرچ کر کے بھی اس کا مقابلہ نہیں کر پا رہا اللہ اکبر کبیرہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ محمد الرسول اللہ اللہم صل علی سیدنا محمد و آلہ و صحبہ و بارک و سلم تسلیما کثیرا کثیرا لا الہ الا اللہ محمد الرسول اللہ